Oh, रन्जेलसम्म, यो सृष्टि रन्जेलसम्म, मात्र म तिम्रै हुने हो, तिम्रै लागि लिएको जुनी हो। त्यसैले काली, सदा सदा तिमी मेरै मनको तरेलीमा फुलिराख्नु ल। आशिष म्युजिक प्यालीको गौरवमय प्रस्तुति, उही बहुचर्चित कलाकार किरण बाबु पुनको नयाँ साङ्गीतिक कोसेली मनको तरेलीमा। पीआरबीटी 013-00-44-277, पीआरबीटी 60-45-05-63 र स्मार्ट 39-4-25। किरण बाबुपुनको उत्कृष्ट लय तथा शब्द सृजनामा किरण बाबुपुन र टिकापुनको सुमधुर आवाज लोक साङ्गीतिक कोसेली मनको तरेलीमा। अब बजारमा